اس امت سے ایک مطالبہ کیا ہے وہ یہ ہے کہ اپنی جان میں جان, اولاد, بال بچے, مال, گھر وغیرہ سے زیادہ ہمارے دل میں محبت اللہ کی ہو, اللہ کے رسول کی ہو اور اللہ کے دین کی محنت کی ہو. یہ تین کا مطالبہ ہے. ہمارے دلوں میں پورین کا نابا حکم کہہ دیجیے ستوار ہے وہ ساسن تمہارے ماں باپ کا بنا حکم تمہاری والا واج باجو کو تمہاری بیویاں اور عشیرت کو تمہارا خاندان تمہارا مال مال تمہا وہ تجارہ تم تخشوں کا کیسا جا کہ اللہ کے دین کے تقاضوں اور اللہ کے رسول کی محبت کے مقابلے میں تمہاری تجارتیں تمہارے دنیا کے مشاغل وہ مساکل اتر دوڑنا اور تمہارے گھر جس میں آدمی آرام سے رہتا ہے اس کی وجہ سے اسے گھر پسند ہوتا ہے وہی اس کو آرام ملتا ہے مساکر اتر دونا احب بھائی کو مل اللہ یہ تمہیں زیادہ محبوب اگر اللہ سے اللہ کے رسول سے وہ جہاد ان کی سبھی نہیں اور اللہ کے راستے میں جہاد اور محنت سے تو یہ مطالبہ اس کا ہے کہ محنت کرنے والوں میں محنت کرتے کرتے اور خصوصاً ذمہ داروں میں جو ضلعوں میں ذمہ دار سمجھے جاتے ہیں ان کے دلوں میں دین کی محنت کی محبت آ جائے. محبت آدمی کو جس سے محبت ہوتی ہے اس کے تقاضے پورے کرنے پر مجبور کر دیتی ہے. اب ہم اپنا محاسبہ کریں کہ ہمارے دلوں میں دین کی محنت کی محبت کتنی آئی ہے. دین کی محبت کا تقاضا تو یہ ہے کہ آدمی دین کے تقاضوں پر اپنے آپ کو ہر وقت آگے رکھے, گھر کے تقاضوں پر, بیوی بچوں پر, آل اولاد پر, خاندان پر, ماں باپ پر, گھر پر, ہر چیز پر اس کو ترجیح دے اور یہی ہوتا ہے کہ جتنے آپ دیکھیے حضور پاک علیہ الصلوۃ والسلام سے سب سے زیادہ محبت ابو صدیق کو تھی. ایسے صحابہ ہوئے اور پھر اللہ کے دین کی محنت کی محبت تھی, دین کی تقاضوں پر ہمیشہ آگے رہنا اور اللہ کی نسبت پر جان دینے کی اندر ادب طلب کا پیدا ہونا. وہ صحابہ کے واقعات جو لکھتا ہے کہ چلو تم ہم دعا کریں, میں دعا کرو تو ہم نہیں کہنا, تم دعا کرو میں ہم نہیں کروں گا. تو اس میں یہی ہے جو صحابہ دعا مانگی ہے کہ اللہ کل ایسے دشمن سے مقابلہ ہو کہ میں وہ مجھے شہید کر دے, اس کے ہاتھ سے میں شہید ہو جاؤں. اللہ کی نسبت پر جان دینے کی محبت ہے. تو یہ میرے دوستو اس کا اب اس کا تقاضا ہے ہمارے اس مجمع سے کہ یہ مجمع جو ہے یہ اب اپنے آپ کو دین کے تقاضوں پر آگے بڑھائے اور آگے بڑھانے کی فکر کرے. ہم نے ابھی تک یہ طلب پیدا نہیں ہوئی کہ ہم دین کے تقاضے پر مہینے میں تین دن دو بتا رہے ہیں. ہم نے دین کے تقاضے پر قربانی میں آگے بڑھنے کا آتے جب ہمارے اندر طلب پیدا نہیں ہوئی ہے. یہ بہت پریشان بہت اللہ سے مانگنے کی چیز ہے. ہر جگہ جماعتوں کے نہ نکلنے کی کم نکلنے کی وجہ یہی ہے کہ یہ کام کرنے والے طبقے کے اندر اب تک وہ چیز پیدا نہیں ہوئی ہے. अभी चार महीने की जमा तो कम निकलने की वजह क्या है कि जिम्मेदार लोग चार महीने नहीं तैयार होते, जमातें तैयार नहीं हो रही। चिल्लू की जमातों के तादाद न बढ़ने की वजह क्या है? वजह यही है कि हमारा ये काम करने वाला तबका, जिम्मेदार तबका, इसके अंदर ये चीज पैदा तक नहीं हो रही कि हम दीन के तकाजों पर अपनी कुर्बानी को बढ़ाएं। और इसी वजह से अल्लाह अल्लाह के रसूल के मोहब्बत में भी कमी है। अभी तक हमारी जिंदगी में सुन्नतों पर अमल करने का जो हौसला जज्बा, वो मेवाती का जो मेवाती के दिल में जो बात पैदा हुई थी कि मिसवाक रह गया और मिसवाक के बगैर वजू किया बेकार निकली, या मेरी आज यार मेरा वजू आज बगैर मिसवाक के मेरा मिसवाक रह गया। इसलिए भाइयों, ये बहुत ही फिक्र की बात है और अल्लाह से मांगने की बात है कि अल्लाह हमारे दिलों में अपनी और अपने नबी की मोहब्बत और अपने दीन की मेहनत की मोहब्बत डाल दे, इतनी डाल दे कि हमारी जान माल दीन के तकाजों पर हमारे अपने तकाजे या हमारे जितनी चाहते हैं या घर के तकाजे, बाल बच्चों के तकाजे, इन सब पर हमारे दीन का तकाजा खारिज हो जाए। होते हैं अल्लाह के लिए बहुत से, जिनके नजदीक अल्लाह के दीन की मेहनत के तकाजे बहुत अहम समझते हो। हमारे एक साथी थे आजी अब्दुल सलाम साहब बकरा वाले, अल्लाह उनकी मफ़रत फरमाए। एक मरतबा हमने मशवरे से उनका तकाजा एक किया था रतलाम के किसी तकाजे में जाने का, और उसी दिन और उसी तारीखों में इनके पोते की कोई शादी थी, तो खानदान ने तकाजा किया। खानदान के जिम्मेदार आदमी था तो उन्होंने खानदान को जमा किया, उनका जहन बनाया कि दीन का तकाजा और दीन के तकाजे में आज तय हुआ है, इसमें शादी पे तो सब आप लोग मौजूद ही होंगे, निकाह में तो आप इसको निकाल लो, मेरी इज्जत दे दो, मैं तकाजे को पूरा करूंगा। तो जहन बनाकर सबको और बेटे को बिठा के समझाया और फिर उस तकाजे में गए घर का निकाह और शादी छोड़कर। हम तो कहेंगे मजदूर है, ऐसा नहीं है, हम तो अपने मामू अलमोल तकाजों पर हम सहम तकाजे के बारे में इतना कह देते हैं कि मेरा यूं है नहीं जाऊंगा तो हो जाएगा हो जाएगा। तो इन तमाम चीजें में दोस्तों अपनी जात को समझने की जरूरत है। दोस्तों साहबा जो आमतौर पर आपस में जो मजाके में बात करते हाथी को कबलन तो हासब हो, तुम्हारा हिसाब कयामत के दिन से पहले अपने दुनिया में हिसाब करो, कहां जा रहे हो, क्या कर रहे हो, अल्लाह के सामने जवाब देने का क्या तैयारी की है। और ये मेरे दोस्तों बहुत बहुत बहुत ही मेरे दोस्तों फिक्र की बात है कि हमारे बारे में लोगों के ने जो ख्याल कर रखा है कि ये जिम्मेदार लोग हैं, तो जिम्मेदारों के बाद जो जिम्मेदार समझे जाते हैं तो उनके ऊपर तकाजे को उन्हीं को पूरे करने होते हैं। घर का जिम्मेदार बाप है तो बाप सब तकाजे वही पूरे करता है, वही सोचता है और उसी के बाद तकाजे भी आते हैं। हमें सोचने की बात है। और जितना मेरे दोस्तों इस हमारी तरफ अपने आप को आदमी अपने बारे में सोचता होता कर आदमी अपने आप को बढ़ाए, दूसरों की बाद में फिक्र करे, धुन वे धुन अपनी धुन पढ़ाई दुनिया का पाप न मोर, साथी ऐसे हैं वो ऐसे हैं। मैं कहता हूं मेरी जिंदगी में 70 साल हो गए, 80 साल हो गए, 60 साल हो गए, اور 60 سال کی قربانیوں میں نتیجے میں میری زندگی میں قربانی کی مقدار میں میں کتنا آگے بڑھا. کبھی مجھے خیال آیا کہ دن کے تقاضے مجھے 2 گھنٹہ 3 دن لینے چاہیے. کبھی مجھے خیال آیا کہ میرے علاقے میں میرے ضلع میں قربانی لوگوں کی بڑھ رہی ہے تو مجھے بڑھنا چاہیے. یہ میں تو سوچنے کی بات ہے. آپ ہم سوچیں میری جان مان اس دنیا کی خواہشات پر کتنی لگ رہی ہے. میرے مکان میرا مکان کیسا تھا, میں نے مال مکان پر کتنا لگا دیا, ضرورت سے زائد کتنا لگا ہے, سواری میں, اپنی دنیا کی اپنی لباس میں, اپنی استعمال کرنے والی چیزوں میں, میرا مال کیسا کہاں لگ رہا ہے, میرے اندر کے جذبے کیسے ہیں. اگر میرے اندر جذبی ہے کہ دنیا کی قسم قسم کی چیزوں کو میں دوستو لانا اور لینا, چاہے کوئی ہڈیاں دے یا کوئی بھی دے لو کچھ بھی نہیں, یہ میرے دوستو چیزیں جو ہیں بہت سوچے کہ وہ ہمارے اندر کی خرابی ہے, وہ ہمارے اندر کی خرابی ہے. ہاں کھائی صاحب ایک مطلب میرے گھر آئے اور تیرے گھر کھائیں کھاؤں گا, صرف میرے گھر کو دیکھنے آئے ہو, اس کا حال کیا ہے گھر میں. حضرت رحمت السلام تو ڈالے بعض مرتبہ مرکز میں تمام زمین سے کہ سب گھر سے کھانا آئیں گے ساتھ کھائیں گے, کیسے کھانا بنا دیتے ہیں. مسئلہ کوئی نہیں تھا, مسئلہ دیکھنا چاہیے تھا کہ گھر کی زندگی میں کیا چل رہا ہے. تو ہم اور آپ اپنی یہاں بھی اپنی زندگی بھی سوچیں کہ ہمارا تبلیغ میں لگنے سے پہلے کا انداز کیا تھا, اور اب اللہ نے ہمیں ذمہ دار بنایا تو ذمہ دار بننے کے بعد ہمارا انداز کیا ہو گیا ہے. آدمی کے اندر کے مزاج پہ دیکھا جاتا ہے, اور اس کے معاشرت سے کہ اندر کہاں جا رہے ہیں. ضرورت کے لیے تو ٹھیک, ضرورت کے لیے تو آدمی ان کو لازمی ہوتی ہے, لیکن ضرورت سے اوپر جتنی چیز ہماری زندگی میں آ رہی ہے وہ تو کوئی مناسب چیز نہیں ہے. یہ قسم قسم کی چیزیں, قسم قسم کی لباس, قسم قسم کی میرے دوستو ہمارے گھروں میں برتن. ہاں, اور اسی پر ہمارا مال لگ رہا ہے. ہمارا مال ضرورتوں پر جتنا نہیں لگ رہا, اتنے زیادہ ہمارا مال خواہشات پہ لگ رہا ہے. ہر لائن کی خواہشات ہیں آدمی میں. بعضوں کا مزاج بن رہا ہے کہ وہ سب ایک جیسا ہوں تو کیا کہتے ہیں, میں ہر چیز میں بیچ. اچھا, بہت سے ہمارا دیکھ دیکھ ہمارے شادی بھی اس پہ چل جاتے ہیں, سفید ٹوپی, سفید موزے, سفید سوٹر, سب سفید میچنگ. یہ اندر کی خواہشات ہیں. بہت ڈرنے کی بات ہے. یہ بس سمجھے, وارف صاحب کی ایک بات میں تم بارہا کہتا ہوں, تو کہتے تھے کہ شیخ اسماعیل فینا ہوئیو وہی دن سے ہوئیو. یہ بس سمجھو ہمارا مولوی یونس اللہ اس کی مفرت پر میں کھا کرتا تھا, گھاس بھی کھا کے لوگ, وہ تو ہمیں کچھ کہتے نہیں کہ حضرت کی کیا ہے. ہاں, یہ بہت بہت فکر کی بات ہے. جو سمجھدار طبقہ ہے نا, وہ تو ہماری ایک ایک چیز پر نظر نکالتا ہے. ہم لوگ باہر جماعت میں جاتے تھے تو قائد صاحب ہماری جیب کو جگہ لیتے تھے پہلے تو جیب میں جیب وہ لگتا ہے نا کہ قلم تو اس سے پہچان جاتے تھے کیا یہ کتنے پانی میں ہے. ایک مرتبہ میں نے پوش کی کلر کا ایک جبا سلایا تھا, پتا نہیں کیا سوچ میں آیا تھا اس وقت, جمانے کی بات ہے. اور قاری صاحب ہم گودرا گئے آئے اور میں نے وہ پہنا تھا پوش کی کلر کا کپڑا. کوئی ملاقات کرنے گیا تو ملاقات کے وہ دلہا بن ہوتا ہے. بس اس جملے کے بعد وہ کوٹا ہوتا کبھی جم پر آیا نہیں. وہ ہماری ایک ایک چیز کو دیکھتے تھے, ہمیں کون روکے, ہم تو اپنی جگہ پر ایسے رہتے کوئی ہمیں کہہ نہیں سکتا. ہم نے اپنے آپ کو ایسا بنا رکھا ہے, اللہ معاف کرے. اس میرے بھائیو سادگی کی طرف آنا تو اچھی چیز ہے, اور سادگی چھوڑ کر کسی بھی چیز میں کھانے میں پینے میں. میں نے سنا مولانا سعید احمد صاحب رحمۃ اللہ فرمایا کرتے تھے کہ دسترخوان پر میں بیٹھتا ہوں ہر قسم کے کھانے بھی آتے, میں ہر قسم کے کھانے پر ہاتھ نہیں ڈالتا. میں تو ان کھانوں میں ایک کھانا مٹائے کر لیتا ہوں, مجھے یہ کھانا بس کنٹرول ہمیں کرنا پڑے گا اپنے پر. ہر لائن میں ہم نے اپنے بزرگوں کو یہاں تک دیکھا ہے, ہم بیٹھے ہیں اور ایک چیز ان کو لینی ہے تو انہوں نے ہمیں نکلا, وہ ان کے دیکھ لیا. ماما ہماری تربیت کے لیے مجبوری تو ٹھیک ہے, باقی میرے بھائیوں اپنے آپ کو مخدوم بنانا کمال کی بات نہیں ہے, اپنے آپ کو خادم بنانا یہ ہے کمال کی بات. ہمارے فاروق رضی اللہ تعالیٰ عنہ نے صحابہ کو کہا ہے کہ مسلمانوں پر بوجھل مت بنو, بوجھ مت بنو, اپنے زیادہ تقاضوں کا مت ڈالو, گھر والوں میں بوجھ مت بنو, یہ پکا بوجھ مت بنو. اپنی زندگی میں سادگی کا لانا, سادگی کی زندگی ہر لائن میں, جو ضرورت کسی ضرورت میں ہم اس کو پیچھے کر سکتے ہیں پیچھے کر دیں گے ضرورت کو, عائشہ کو بھی ضرورت کو بھی. ہمارے مکانات, ہمارے لباس, ہماری چیزیں, ہماری ٹوپیاں, یہ سب دیکھا جاتا ہے. ہماری شادیاں, ہماری اولاد کو دیکھ کے لو کہ ہماری اولاد کی چیزوں میں کیا ہو رہا ہے, ہماری گھر کی عورتوں کی زندگی کو دیکھ کے لو. یہ بڑی بڑی باتیں کرتے ہیں, ان کے گھر میں کیا چل رہا ہے, یہ بہت فکر کی بات ہے. بھائی صاحب رحمۃ اللہ علیہ فرمایا کرتے تھے اور مرتبہ کہ میں تو یہ چاہتا ہوں کہ میرا ساتھی دنیا سے جائے تو اس کا ورثہ تقسیم نہ ہو, اس کا کچھ چھوڑ کے نہیں جا رہے. ہاں تو بھائی صاحب دنیا سے اسی حال میں گئے, چھوڑ ویس بابو نے ان کو پوچھے بغیر ان کے نام سے گھر خریدا احمد آباد میں قائصہ کے لیے, اور دستاویز لکھ کر تیار کر کے لائے قائصہ کے بعد اتنی اچھی اس پر دستخط کر دیجیے. तो खाई साहब ने कहा क्या किया, क्या ये खाई साहब आपके रहने के लिए एक मकान मैंने खरीदा है और उसके दशकत कर दीजिए। कभी क्या मुझे नहीं चाहिए, नहीं चाहिए मुझे। फिर मुझे बहुत काट कर देखो, घर तुम्हारा है तुम अपने लिए खरीदो, मैं तुम्हारे घर में किराएदार किराया दूंगा, किराए के तौर पर उसको मैं रखूंगा। अपनी जिंदगी में इनकी बेटी हुई के लिए नहीं कबूल किया, हालांकि खाइसा की एक बेटी थी वही रहती थी, और नहीं जिंदगी पर घर नहीं रखा। फिर अहमदाबाद छोड़ के चले गए और किरामण वहां घर में घर में एक बेटे थे, दुनिया के साथ में गए दो बेटे थे टाइम साहब के, एक तो विजय माधुरी था और एक अभी जो हमारा है वो है, उसके लिए मकान काई साहब नहीं छोड़ा। काई साहब के इंतकाल के बाद शेख महबूब ने खुद ने जाकर पीरामन में इनके बेटे के लिए मकान बना के दिया। हमें जिंदगी में गौर करने की जरूरत है, दीन के तकाजे जो आते हैं वो हमारे पर आते हैं। ठीक है अजाइम अपनी जगह पर, अजाइम में हमारी कुर्बानी की मिसाल आगे बढ़े। साहबा ने इतना लगाया कि घर में खाने को नहीं रहा साहबा के, इतना लगाया। हाँ, और वहां इस तरह दफा करते थे कि जब तक काम करने वालों के घरों में झाड़ू नहीं लगेगा वहां दुनिया में दीन दीन नहीं फैलेगा। इसलिए भाई मेरे जो हमारी जिंदगी में सादगी, हमारी तबीयतों में सादगी, हमारे मिजाज में सादगी, ये सब मैं अपने लिए कह रहा हूं, अपने लिए कह रहा हूं। मेरे करीब मेरे फरीद से कहा, मेरे फरीद यार इस मेहनत में कितनों पर गुस्सा किया है, कितनों को क्या किया है, कयामत में क्या हो गया यार, इसका क्या चाला थी। तो मेरे फरीद ने मुझे कहा कि हमने हमारे शेख यूनुस को जिंदगी के आखिरी दिन ये देखा था कि हरेक से माफी मांगना शुरू किया था उन्होंने कि बेटे मैंने तो ये गुस्सा कर लिया तो माफ कर देना, और अपने जितने शागिर्द थे उन शागिर्दों से माफी मांगना शुरू किया था और कहा कि भाई माफ कर देना मुझे। अपने खादिमों से कहते थे कि भाई मेरी तरफ से तुम ही माफी मांग देना। तो ये बहुत बहुत बहुत फिक्र की बात मेरे भाइयों। और हुजूर पाक अलैहि सलातो वसलाम ने जिंदगी के आखिरी अयाम में जो वसीयत की है कि अपने औरतों के बारे में और अपने खादिमों के बारे में अल्लाह से डरो, ये ऐसी बात नहीं है। ये ऐसी चीजें कि इसमें यहां आदमी फिसलता है। औरतों के हुकूक के बारे में खादिमों के साथ मामला, इसलिए मैं तो इस वक्त तय करके भाई हमारे सारे दर्द में माफी मांग लूंगा कि भाई मैं तो ऐसा ही हूं कि बद अखलाक आदमी हूं, किसी की तबीयत मिली नहीं है और तुम लोगों ने जिम्मेदार भी पता नहीं क्या क्या बोलते हो। अल्लाह से मैं तो दुआ करता ही रहता, अल्लाह मल्ला तो आप ही मिली माए कानून वक्फिर लिली माला आलमून, हमारी कमजोरी तो आपके सामने है नहीं, वो जानने खैर माए जुमनून, इनके गुमान से बेहतर बना दे। तो आप हजार से भी मिली हमारी गुजारिश है कि आप भी माफ फरमा दें, और आपके पास जो हमारे जिलों के और लोग भी आपके पास बैठते उठते हैं हमारी तरफ से आप उनसे माफी मांग रहे हैं। अल्लाह से भी कहते हैं अल्लाह मियाँ बहुत से तो जा चुके हैं दुनिया से, उनका क्या हक, हमें तो कुछ पता नहीं है, तुझे पता है उनका हक, तो अगर हमारी तरफ से अदा कर उन्हें माफ कर दे तो तेरा बहुत बड़ा कर्म होगा। हाँ, हकूक अलिबाद के बारे में आदमी बहुत पकड़ा जाएगा मेरे दोस्तों। हकूक अलिबाद में आज हम बहुत बेहतियाती करते हैं, अपने घरों में भी और आप अपने अपने दोस्त अहबाब में भी। इसलिए भाइयों, आप अल्लाह से माफी की गुजारिश है कि अल्लाह के लिए माफ फरमा दें। मौत का कोई पता नहीं, मौत कब आगे खड़ी हो जाएगी। हाँ, वो हमारा मियां मोहम्मद अल्लाह को प्यारा हो गया, वो इसे एक मतलब जैसे कहा था कि मैं तो दुआ करता हूँ कि अल्लाह तुझे 100 साल का घर है तो मैं इससे परेशान हूँ। ये दुआ करके मांग के गया क्या है ये? पचासी तो हो गई और मुझे जहां तक जहन में है, मैं 10 साल से मौत का इंतजार कर रहा हूँ। अल्लाह तारा इलाज करने में भी मेरे को बहुत मजा पीछा हो गया। जिंदगी क्या है, आप मरना कहना, अब क्या करें? इसलिए भाई दोस्तों, मसला मौत का बहुत संगीन है। भाई साहब तो अपने गाँव में बारह मांगे अल्लाह आखिर की हलाकतों से बचाई हो, आप वहां की दुआ में बात है उनकी बात कि अल्लाह आखिर की हलाकतों से बचाना। हाँ, साहबा के सामने हमेशा आखिर रहती थी, हम अपने आखिर को सामने के चले। और हकों को लेवा के बारे में बहुत ज्यादा मेरे दोस्तों फिक्र करने की जरूरत है। जबान जो है जबान, हुजूर ने जो शादी से फरमाया था ना, तेरी माँ तुझे रोए, आदमी अपनी जबान के बोलों से हाँ मुंह के बल गिस्से के जहन में डाला जाएगा। ये बहुत फिक्र की बात है। खूब कहना और है, खूब होना और है। इसी मेरे भाइयों, हमारी जिंदगी हम साथी पर ला हैं और हमारी जिंदगी हम कुर्बानी पर लाए हैं। दीन के लिए कुर्बानी देना, हम नमूना बने। हमारे बड़े तो हमारे लिए नमूना बन के गए, अल्लाह उनकी मकसद सलमान है। भाई फतेह करीम के बारे में मैंने ये सुना, दिल सूरत में थे तो अपनी बीवी से कहते ये कपड़े दे दे किसी को, उनके जो पहनने के कपड़े थे और दे दिए उन्हें, क्या लेके जाने का। हमारे भाई उसे बेचारा अल्लाह उसकी मफ़रत में उसके जब उनके अपने हालात किसी को नहीं रख देते हो। इसलिए भाई बहुत फिक्र की बात है। उंगली किसी की तरफ उठी है उसकी हलाकत का रास्ता है दोस्तों। उंगली का उठना कि आइए अच्छे ही हुए, लोग हमें जिम्मेदार जो है कह रहे तब्दील के जिम्मेदार, तो हमें अब नमूना बनने की जरूरत है। हमारी जिंदगी में, हमारे बोलचाल में, हमारे खाने पीनों में, हमारी जिंदगी माशर मामलात में मामलात हमारे साथ होने चाहिए। और मामलात साफ उसी के हो सकते हैं जिसकी जिंदगी सादगी होगी, और जिसकी जिंदगी में सादगी नहीं होगी मामला तो साफ नहीं रह सकता। अल्लाह ताला मुझे भी माफ फरमा दे, अब मैं भी आपसे माफी मांगता हूं, आप मुझे भी माफ फरमा दें और अपने मिलने जुलने वालों से भी अगर याद रहे तो हमें माफ करवाओ, माफी मांगे हमारे से। हाँ, ایک مطلب میں سوچتا تھا کہ ابھی کیا کرنا کیسے کرنا, تو یہ ذہن میں آتا تھا کہ میں بھی کسی خط لکھ دوں اور مسجد میں اعلان کرا دوں سب سے کہ بھائی معافی مانگ لیں مارکیٹ سے. اور کسی کا حق ہم پر ہو تو وہ بھی دھڑک ہم سے اپنا ہاتھ نکلنے. ہاں اس لیے آپ اللہ سے گزارش یہ ہے کہ زندگی کی ترتیب میں ساتھ دیا ہے آپس میں معافی مانگنا بہت اچھا ہے. ایک دوسرے سے آپس میں بدزنیاں ہوتی ہیں, ان بدزنیوں کو بھی دور کرنے کی ضرورت ہے. گھر والوں سے بھی مل دوستوں اپنی معافی تافی کرنے کی ضرورت ہے. خصوصاً گھر والی سے معافی مانگنا بہت ضروری ہے, اس کے حق کے حق کی ادائیگی میں ہم سے کوتاہی ہوئی ہوگی, اسے اس کے لیے دوستوں سے فکر کرنے کی ضرورت ہے. اور اپنے آپ کو تقاضوں میں آگے بڑھاؤ, تقاضوں میں آگے بڑھاؤ, قربانی میں آگے بڑھاؤ. معذوریاں تو لگی ہوئی ہیں, معذوریوں میں جتنا زیادہ آدمی قربانی دے گا اس کے قربانی کو لکھا جائے گا, قربانی لکھا جائے گا. مولانا ابراہیم صاحب پالہ جو کہتے ہیں نا, عمل کا بھی ثواب ملے گا, عمل میں جو اب مجاہدہ کیا اس کا ثواب الگ ملے گا. یہ میرے دوستو ہمیں اس بات پر لانے کے لیے ہے کہ ہم اپنے ہر حال میں تقاضوں پر قربانی میں آگے بڑھیں اور اپنے دوستوں کو اپنے پیچھے ایسے لوگوں کو چھوڑ کے جائیں جو خود بھی قربانی پر آگے بڑھیں اور دوستوں کو قربانی میں آگے بڑھائیں. اس کی فکر بھی کریں, اس کو اللہ سے مانگیں دعاؤں میں, خاص طور پر اپنے لیے بھی اپنے ساتھیوں کے لیے بھی. میں اپنی دعاؤں میں یہ بھی مانگتا ہوں اللہ مجل سامعری نمبر, اپنے دوستوں کی اپنے ساتھیوں کی دل میں نیت کر کے اللہ مجل سامعری مفعین اولیاء مخلصین اور فقہ مصاحبین. اے اللہ ہمیں تیری دین کی باتوں کو سننے والا اور اس پر عمل کرنے والا اور آپس میں بھائی اور ساتھی بن کر رہنے کی زندگی عطا فرما دے. اللہم اجعل سامعین مطیعین واولیاء مخلصین اور تیرے مخلص بندو بندو کے بنا دے, اور رفقاء مصاحبین رفیع ساتھی بن کر رہنا. یہ بہت بہتر ضروری ہے, ساتھی بن کر رہنا بہت بہت بڑی بات ہے میرے دوستو. ہم بڑے بن کر امتیازی زندگی اچھی چیز نہیں ہے. اللہ کے پیارے نبی چھوٹے بچوں کو سلام فرماتے تھے, ان کا مقام خدا کے پاس سب سے بڑا ہے انسانوں میں. وہ چھوٹے بچوں کو سلام کرنے کا کیا مطلب ہے؟ ابراہیم صاحب سے بار بار کہتے ہیں علم و ذکر نہیں ہے, اس کا تو تذکیہ ختم ہو گیا ہے. زندگی کو علم کی روشنی میں نبی کی سنتیں ایک ایک سنت کو معلوم کرنا, اس پر اپنے آپ کو لانا, اس کی اپنے گھر میں اس کا ماحول بنانا. اللہ مجھے بھی توفیق دے, آپ کو بھی توفیق دے. چلو بھائی.